नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz सँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा, नेपाल निजामती कर्मचारी युनियनको 6ौं केन्द्रीय महाधिवेशनमा अध्यक्ष र महासचिव पदसहित केही पदहरू सर्वसम्मत चयन भएका छन्। अध्यक्षमा पुनः सुबोध कुमार देवकोटा र महासचिवमा जित बहादुर मडई सर्वसम्मत निर्वाचित भएका हुन्। अन्य पदहरूमा पनि निर्विरोध निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, कोषाध्यक्ष, 4 सचिव, महिला केन्द्रीय सदस्य लगायत अन्य पदहरूमा भने मतदानबाट चयन गरिने कार्यक्रम भएको युनियनका एक केन्द्रीय सदस्य कृष्ण प्रसाद पराजुलीले जानकारी दिनुभयो। निर्विरोध हुने अन्य पदाधिकारीहरूमा मधेसी उपाध्यक्षमा मनोज कुमार तिवारी, मधेसी सचिवमा रामबाबु मण्डल, आदिवासी जनजाति सचिवमा जगत बहादुर मगर, मध्यमाञ्चल क्षेत्रीय उपाध्यक्षमा प्रदीप कुमार श्रेष्ठ, सुदूरपश्चिम उपाध्यक्षमा प्रेमबहादुर निदाल, केन्द्रीय स्तरका कार्यालयबाट क्षेत्रीय उपाध्यक्षमा तेज कुमार केसी निर्विरोध निर्वाचित भएका छन्। अन्य पद चयनका लागि आज मतदान गराइने बताइएको छ। नेपाल निजामती कर्मचारी युनियनको वरिष्ठ उपाध्यक्षमा गोपाल प्रसाद पोखरेल, विष्णु बहादुर रायमाझी, महेन्द्र प्रकाश शर्मा, महिला उपाध्यक्षमा दुर्गा देवी आत्रेय र बिन्दा कुमारी नेपालको उम्मेद्वारी परेको छ। खुल्लातर्फ 4 सचिवका लागि 15 उम्मेद्वारी दिएका छन्। सचिव पदमा कमला पोखरेल, केशव प्रसाद गौतम, गोपाल प्रसाद ढकाल, नवराज सुवेदी, नवराज जयसी, नारायण प्रसाद शर्मा, दुर्गा प्रसाद भुइयाल, मनोज कुमार सुनवार, विष्णु प्रसाद ज्ञावाली, राजु प्रसाद उप्रेती, टंकनाथ पौडेल, राजेन्द्र बुढाथोकी, लीलाधर अर्याल, सुभाष कुमार कोइराला र रामकुमार कोइरालाको उम्मेद्वारी परेको छ। एक कोषाध्यक्ष पदका लागि नवल बहादुर मल्ल र नारायण प्रसाद नेपालीको उम्मेद्वारी परेको छ। श्रेणीविहीन उपाध्यक्षमा सोमनाथ कोइराला र शंकरपुरी, पूर्वाञ्चल क्षेत्रीय उपाध्यक्षतर्फ दिपेन्द्र कुमार खत्री, धनराज राई, महेन्द्र पन्त र शंकर बस्नेतको उम्मेद्वारी परेको छ। त्यस्तै पश्चिमाञ्चलमा किरणराज तिवारी र जयेश्वर पन्थी, मध्य पश्चिमाञ्चल उपाध्यक्षमा नन्दराम सौलागाई, पदम बहादुर जीसी, विष्णु दत्त रेग्मी, शान्तराज अधिकारीको उम्मेद्वारी परेको प्रमुख निर्वाचन अधिकृत यदुनाथ खनालले जानकारी दिनुभयो। भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधिले सरकारको पहिलो प्राथमिकता नै एक वर्षभित्र संविधान निर्माण रहेको बताउनु भएको छ। विकास निर्माण प्राथमिकतामा परे पनि संविधान निर्माण नभई विकासमा समेत प्रभाव पर्ने भएकाले पहिलो प्राथमिकता पूरा गर्न सरकार कटिबद्ध भएको निधिले बताउनुभयो। नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पस इकाईले हिजो क्याम्पस परिसरमा आयोजना गरेको वर्तमान अवस्थामा युवा विद्यार्थीको भूमिका विषयक विचार गोष्ठी बोल्दै मन्त्री निधिले तोकिएको समयमा संविधान निर्माण गर्न सबैको सहयोगको खाँचो रहेको औल्याउनुभयो। संविधान निर्माणपछि रोजगारीको अवसर यही देशमा हुने धारणा राख्दै मन्त्री निधिले शैक्षिक बेरोजगारीको अन्त्य हुँदै जाने बताउनुभयो। संविधान बनेसँगै देशमा विकासले गति लिने भन्दै मन्त्री निधिले समयमै विकास निर्माणका काम गर्न मातहतका कार्यालयहरूलाई निर्देशन दिएको बताउनुभयो। उहाँले वर्षातको समयमा निर्माणका काम गरेर बजेट सक्ने परिपाटीको अन्त्य गर्ने बताउनुभयो। समयमा ठेक्का लगाई काम चाँडै सम्पन्न गर्नका लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकेका अहिलेको वर्षातको समयमा त्यस्ता कार्यमा कमी हुने उहाँले उल्लेख गर्नुभयो। आन्तरिक राजस्व कार्यालय भरतपुरले आफ्नो मातहतका 3 व्यावसायिक प्रतिष्ठानलाई उत्कृष्ट करदाताको रूपमा हिजो सम्मान गरेको छ। कार्यालयले भरतपुरमा आयोजना गरेको बजेट छलफल, अन्तर्क्रिया तथा करदाता सम्मान कार्यक्रममा स्वास्थ्य, वित्तीय र सेवातर्फका 3 प्रतिष्ठानलाई सम्मान गरेको हो। जसमध्ये स्वास्थ्यतर्फका नारायणी सामुदायिक हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक पुष्प शर्मा धिदाल, वित्ततर्फ गौरीशंकर डेभलपमेन्ट बैंकका महाप्रबन्धक अशोक खड्गी र सेवातर्फ नारायणी स्टेट कम्पनीका मुख्य व्यवस्थापक शिव ओली सम्मानित भएका थिए। आर्थिक वर्ष 2068-69 नारायणी सामुदायिक हस्पिटलले 21,61,000, गौरीशंकर बैंकले 1,16,00,000 र नारायणी स्टेट कम्पनीले 13,17,000 रूपियाँ राजस्व बुझाएका थिए। राजस्व विभागले तोकेको निश्चित मापदण्डभित्र परेका ती प्रतिष्ठानहरूले अन्यलाई उछिन्दै उत्कृष्ट बन्न सफल भएका हुन्। कार्यक्रममा बोल्दै आन्तरिक राजस्व विभागका महानिर्देशक टंकमणि शर्माले विगत केही वर्ष यता संशोधन हुन नसकेको राजस्व नीति आउँदो आर्थिक वर्षमा संशोधन हुने बताउनुभयो। अर्थ मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखाका सहसचिव राजन खनालले करको रकम बढाउने नभएर दायरा फराकिलो बनाउने सरकारको योजना रहेको बताउनुभयो। चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राज शर्माले कर तिर्ने कुरामा कोही पनि पसिपर नहुने बताउनुभयो। कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष कल्याण जोशी, रत्नगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर विश्वराल, उद्योग संघ चितवनका महासचिव राजु पौडेल, उद्योग वाणिज्य संघ गैंडाकोटका उपाध्यक्ष दीपक सापकोटा लगायतले विभागले करदाता मैत्री नीति बनाउन सुझाव दिएका थिए। नेपाल खेलकुद पत्रकार मञ्च चितवन शाखाको अध्यक्षमा विनोद बाबु रिचाल निर्विरोध निर्वाचित हुनुभएको छ। मञ्चको हिजो नानगढमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनले रिजालको अध्यक्षतामा 9 सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। अधिवेशनले मञ्चको उपाध्यक्षमा सुभाष पण्डित, महासचिवमा दिपेन्द्र अधिकारी, सचिवमा ध्रुवराज खनाल, कोषाध्यक्षमा दिवा भट्टराईलाई चयन गरेको छ। त्यसै गरी सदस्यहरूमा सुलभ बर्तौला, कृष्ण आचार्य, कृष्ण कार्की र सुशील पन्त चयन हुनुभएको छ। सोही वर्षमा खेलकुद क्षेत्रमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै सितेरियो कराते प्रशिक्षक गगन लामा र एथलेटिक्स प्रशिक्षक कुन्ती महतोलाई कदर पत्र र दोस्रो लाउडाई सम्मान गरिएको थियो। नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम निवर्तमान अध्यक्ष दिपेन्द्र बडुवालको अध्यक्षतामा सम्पन्न भएको थियो। यसबीच जिल्ला खेलकुद विकास समिति चितवनले खेलकुदको क्षेत्रमा कलम चलाउने एकजना पत्रकारलाई 10,000 पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। नेपाल खेलकुद पत्रकार मञ्च चितवनको हिजो भएको अधिवेशनमा समितिका अध्यक्ष उत्तम गुरूङले आगामी राष्ट्रपति रनिङ शील्ड खेलकुद प्रतियोगिताको अवसरमा एकजना खेल पत्रकारलाई पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको हो। सो अवसरमा अध्यक्ष गुरूङले खेलकुदको क्षेत्रमा कलम चलाउने पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि आयोजना गर्ने तालिम तथा गोष्ठीका लागि वार्षिक 30,000 सहयोग गर्ने पनि प्रतिबद्धता जनाउनु भएको छ। राष्ट्रिय जनमोर्चाको भातृ संगठन अखिल नेपाल युवक संघको 60 राष्ट्रिय सम्मेलन चितवनको नानगढमा हिजोदेखि शुरू भएको छ। राष्ट्रियताको रक्षा, गणतन्त्रको सुदृढीकरण र संहिताको खारेजीका लागि हाम्रो अभियानलाई युवा र अधिकार आमूल परिवर्तनको दिशामा 60 राष्ट्रिय सम्मेलन भन्ने मूल नारासहित शुरू भएको सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले गर्नुभयो। कार्यकारी अध्यक्ष नेपालीले तोकेको समयमा नै संविधान निर्माण गर्नका लागि युवाहरूले दबाव दिनुपर्ने बताउनुभयो। नेपालको संविधान कानूनी रूपमा वैधानिक नभएको भन्दै उहाँले राजनैतिक दलहरू छिटो भन्दा छिटो संविधान निर्माणतर्फ लाग्नुपर्ने सुझाव दिनुभयो। राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गानाले समाज परिवर्तनका लागि युवाहरू अगाडि बढ्नुपर्ने बताउनुभयो। कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य देवराज पौडेल, अखिल नेपाल विद्यार्थी संघका अध्यक्ष अनिल किशोर घिमिरे, प्रगतिशील पत्रकार संघका अध्यक्ष नारायण शर्मा, तराई मधेस केन्द्रीय मञ्चका अध्यक्ष राम बहादुर शाह, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य डम्बरपुरी लगायतले मन्तव्य राखेका थिए। राष्ट्रिय सम्मेलनमा 440 जना प्रतिनिधिहरू विभिन्न 65 जिल्लाबाट सहभागी भएको अखिल नेपाली युवक संघका अध्यक्ष काशीनाथ पोखरेलले जानकारी दिनुभयो। दुई दिनसम्म चल्ने बन्द सत्रमा घोषणा पत्र, विधान प्रतिवेदन, आगामी कार्यजनाबारे छलफल गर्ने अध्यक्ष पोखरेलले बताउनुभयो। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ, संविधान निर्माणका क्रममा राजतन्त्र र हिन्दुत्वको विषयमा सम्झौता गर्न सक्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाको भनाइप्रति तपाईँको विचार के छ? यस सकारात्मक कुरा बीजनताको सम्मान रसी बोलीमा भर छैन।